मेरी माया देख्ने मन छ आजकल कस्ती भाकी छौ ओहोर जस्तै पाइन्छ हो कि सारी लागी छौ ओहोर जस्तै पाइन्छ हो कि सारी लागी छौ भोनी र जाली हो पहिलेको तिजमा भोनी र जाली हो डाँडैमा नाचुनला भोनी र जाली हो गम्मारैमा सुनला सानो मेरी माया लुको कति याद आएको छ म छु विदेश हुने गाउँमा पिर लाको छ म छु विदेश हुने गाउँमा पिर लाको छ भोनी र जाली हो पहिलेको तिजमा भोनी र जाली हो डाँडैमा नाचुनला भोनी र जाली हो कम्मरैमा चुनला पनि आएको छ यता मेरो सम्झी सम्झी मुटु खाएको छ यता मेरो सम्झी सम्झी मुटु खाएको छ भोनी र जाली हो पहिलेको तिजमा भोनी र जाली हो डाँडैमा नाचुनला भोनी र जाली हो कम्मरैमा चुनला जाली हो पहिलेको तिजमा भोनी र जाली सबलाई त्यस्तै हुन्छ भन्छन् जवानीको व्यथा त सबलाई त्यस्तै हुन्छ भन्छन् जवानीको व्यथा त मलाई तिम्रो चिन्ता मात्रै आउँछ यता त मलाई तिम्रो चिन्ता मात्रै आउँछ यता त भोरी राजाले हो अहिलेको तिजमा भोरी राजाले हो डाँडैमा नाचुनलाई भोरी राजाले हो भोली राजाले हो अहिलेको तिजमा